चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा को देखेंगे। आमिनन, हमजा मीम नून रूट है, पुरामन अमान जाफ्ता, मुतमाइन, अलसनाम बुत, स्वात नून मीम रूट है, इसम जमा मुकस्सर, इसका वाहिद है या मुफरत सनमुन, अफ ईदतन दिल, फा हमजा दाल, इसम जमा मुकस्सर, इसका मुफरत है फुआदुन, अल कीबर बुढ़ापा, काफ बारा रूट है, इसम मारफा। बस जी, अफाल को देखते हैं। अजनुब, जीम नून बारूट है, या उजनिबू, ये जो लफ्ज़ है ना वजनुबनी, यही लफ्ज़ है, थोड़ा सा इसको खोला गया, उजनुब, जीम नून बारूट है, बाप नसरा, जम बन मस्तर, फेले अमर, वाहिद मुजक्कर। टॉपिक्स को देखते हैं। रुकू का टॉपिक है हज़रत इब्राहीम अलैहिस्सलाम, एक अजीम किरदार। आयत नंबर 35 और 36, 35 और 36। ए अल्लाह, मेरे बच्चों को बुतों से दूर रखना। आयत नंबर 37। ए अल्लाह, तेरा घर आबाद करने के लिए अपने घर को सूना कर लिया। आयत नंबर 38। ढके और छुपे को तू जानता है, इसी बात की खुशी है। आयत नंबर 39, 39। मेरा रब खूब सुनने वाला है दुआओं को, आयत नंबर 40 और 41, 40 एंड 41। इनका टॉपिक है औलाद को नमाजी बनाना, और माँ बाप को बख्श देना। बस जी, चलिए मकासिद देखते हैं इस रुकू को पढ़ने के। पहला मकसद, औलाद को शिर्क और उसकी कबाहतों से बचाने के लिए माँ बाप की क्या जिम्मेदारियाँ हैं, इनको जानकर ये जिम्मेदारियाँ पूरी करना सीख सके। अगला मकसद है अल्लाह के रास्ते में घर बार को छोड़ना کیا خوشی دیتا ہے اس کو جان کر اس بات کی نیت کر سکیں کہ جو بھی چھوڑنا پڑے گا اس کو اللہ کے لیے چھوڑ دیں گے. اگلا مقصد ہے اخلاص کے ساتھ مانگی ہوئی دعاؤں کی قبولیت کو جان کر اخلاص کے ساتھ دعائیں مانگنا سیکھ سکیں. اگلا مقصد ہے اولاد اور ماں باپ کے لیے کیسے دعا مانگی جائے اس کو سیکھ کر دعائیں مانگنا شروع کر سکیں. اللہ تعالی ہمیں ان تمام مقاصد میں پورا فرمائے. تلاوت سنیں گے انہی آیت کی. وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَذَا الْبَلَدَ آمِنًا وَاجْنُبْنِي وَبَنِيَّ أَن نَّعْبُدَ الْأَصْنَامَ رَبِّ إِنَّهُنَّ أَضْلَلْنَ كَثِيرًا مِّنَ النَّاسِ فَمَن تَبِعَنِي فَإِنَّهُ مِنِّي ومن عصاني فإنك غفور رحيم ربنا إني أسكنت من ذريتي بواد غير ذي زرع عند بيتك المحرم ربنا ليقيموا الصلاة فاجعل أفئدة من الناس تهوي إليهم وارزقهم من الثمرات لعلهم يشكرون ربنا إنك تعلم ما نخفي وما نعلن وما يخفى على الله من شيء في الأرض ولا في السماء الحمد لله الذي وهب لي على الكبر إسماعيل وإسحاق إن ربي لسميع الدعاء رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء ربنا اغفر لي ولوالدي وللمؤمنين ربنا اغفر لي ولوالدي وللمؤمنين